अब आप देखिए कि हैरत की बात है कि उस वक्त और भी तो उनके बहुत जरायम होंगे, लेकिन खास तौर पर इस जुर्म का जिक्र किया गया, अलम तकुन आयाती तुतला अलैकुम, मेरी आयात तुम पे पढ़ी नहीं जाती थी, तुम्हें सुनाई जाती थी मेरी आयात, तुम सुनते भी थे, फकुन तुम बिहा तुकज्जिबून, सुन सुना के उनको झुठला देते थे। आज आप देखें दुनिया में दो तरह के लोग, एक वो है बेचारे जिनको पता ही कुछ नहीं, और एक वो है जो सब कुछ जानते हैं और उसके बावजूद नहीं मानते, उनको झुठला देते हैं कि नहीं हम नहीं मानने को तैयार, हमारी अकल में नहीं बात लगती, हमारी समझ में नहीं आता। यानी जहन्नम में सजा देते वक्त जब वो रोए चीखे चिल्लाएंगे तो उस वक्त ये नहीं कहा जाएगा कि तुम अल्लाह पर ईमान नहीं लाए थे और तुमने कुफर किया था, कहा जाएगा कि क्या मेरी आयात तुम्हें पढ़ के सुनाई ना जाती थी, तुम उनको झुठला देते थे। हाँ ये बिल्कुल झुठलाना कि हम नहीं मानते कि ये अल्लाह का कलाम है, या ये कि ये कहना कि ठीक है अल्लाह का कलाम तो है लेकिन इसके अंदर कोई हमें लॉजिक नहीं मिलती, या हमारी मर्जी के खिलाफ है, या आज के दौर के खिलाफ है, या ये बहुत वहशियाना बात है, जैसे आज जिना की सजा आ रही है तो उसके बारे में हम मुसलमानों में से लोग कहते रहते हैं कि हम नहीं मानते इन सजाओं को, ये तो दौर जाहिलियत की सजाएं हैं और बहुत वहशियाना किस्म की बातें हैं, इस्लाम तो बहुत महजब दीन है तो इसलिए इन चीजों को आज के दौर में इज्तिहाद से खत्म कर देना चाहिए, इस किस्म की बातें नासमझी की जाती हैं, तो ये भी एक तरह से झुठलाने में ही आता है। उस वक्त वो लोग एतराफ करेंगे कि हम गलत थे, कहेंगे रब्बना गलबत अलैना शिकवतना, अल्लाह हमारी बदबख्ती हम पे गालिब आ गई। यहाँ पर बदबख्ती से मुराद क्या थी कि जो हमारी ख्वाहिशात और लज्जात थी जिनमें हम खोए हुए थे, उनमें हम इतने डूब गए कि हमें आखिरत भूल गई और तेरी आयात बहुत हकीर नजर आई। क्योंकि कोई चीज जब तक अहम हो इंसान उसको झुटला नहीं सकता, लेकिन ये इंसान की ख्वाहिशात ही होती हैं कि जो किसी चीज को मानने या ना मानने का फैसला करती है। अमूमन वकुन्ना कौमन दालीन, और हम खोए हुए लोग थे। दलाल का आपको पहले भी मैंने माना बताया था कि चलते हुए निशानात कदम तक का मिट जाना, मसलन अगर आप किसी को फॉलो कर रहे हैं और आपके आगे जाने वाले के जो पाँव के निशानात हैं जब वो मिट जाते हैं तो उसको दलाल कहते हैं, बिल्कुल ही भूल गया इंसान। फिर वो वहां फरियाद करेंगे रब्बना अखरिजना मिन्हा, अल्लाह हमें इससे निकाल ले, इन उदना फ इन्ना जालिमून, फिर अगर हमने ऐसा किया तो हम जालिम होंगे। अब आप देखिए कि एक मरतबा वो मरने के वक्त कहेंगे कि अल्लाह वापस भेज, दूसरी मरतबा जब वो जहन्नम में पहुंचेंगे फिर कहेंगे कि अल्लाह हमें तो इससे निकाल और हमें दुनिया में वापस भेज ताकि हम अच्छे काम करें, अगर फिर हमने ऐसे किए काम तो हम जालिम होंगे। अल्लाह ताला का अंदाज आप देखें, का लख सऊफी, अल्लाह ताला कितने रहमान और रहीम है, लेकिन ऐसे लोग फिर इज्जत के लायक नहीं होंगे जो दुनिया में अल्लाह की आयात झुटलाते रहे, उनसे क्या कहा जाएगा, इख्सा किया, दूर रहो इसमें। अरबी जबान में इख्सा कुत्ते के धुतकारने को कहते हैं। अच्छा फिर आप देखिए कि उनका अगला जुर्म क्या बताया जाएगा, पहला जुर्म क्या था कि मेरी आयात को तुमने झुटलाया, दूसरा जुर्म यह है कि इन्नहु काना फरीकुम मिन इबादी यकूलून रब्बना आमन्ना फ़ग़फ़िर लना वरहमना व अंत खैरुर राहिमीन फ़त्तख़ज़्तुमूहुम सुख़रिया, खुद तो माने नहीं थे, मेरे जो बंदे मानते थे जो कहते थे कि हमारे रब हम ईमान लाए हमें बख्श दे हम पे रहम कर, तो तुमने उनका मजाक उड़ाया। तो दोज़ख़ की सजा खासतौर पर यहाँ किन लोगों के लिए बताई गई, नंबर एक आयात को झुटलाने वालों के लिए, और नंबर दो ईमान लाने वालों का मजाक उड़ाने वालों के लिए, यानी जो माने उनके पीछे पड़ जाने वालों के लिए। हत्ता अंसौकुम ज़िक्री, उनका मजाक उड़ाते उड़ाते तो तुम्हें मेरी याद भी भूल गई कि मैं भी कोई हूं। अब आप देखिए सिखरिया के बाद फिर फरमाया वकुन तुम मिनहुम तदहकून, तुम तो उन पे हंसा करते थे। ये हंसी किस बात पर थी कि ये देखो बेवकूफ लोग हैं, आज के दौर में जबकि इतनी तरक्की हो चुकी है तो ये लोग किस दिन पे चले जा रहे हैं। इन्नी जजई तो हूं मलियाओं में बिमा सबरू, मैंने उनके सबर का बदला आज उन्हें यह दिया है कि अन्नहुम हुमुल फाइजून, वो कामयाब होने वाले हैं। तो इससे क्या पता चलता है कि कामयाबी के लिए अहम तरीन चीज क्या है, सब्र। और सब्र किस बात पर, लोगों के मजाक उड़ाए जाने पर, हंसने पर। तो इससे क्या पता चलता है کہ ہر حال میں ہمیں دین پر قائم رہنا ہے، خواہ ہمارا کوئی مذاق اڑائے یا ہم پہ ہنسے، کوئی ہمیں کوئی بھی نام دے، کچھ بھی کہے، کیسا بھی پریشان کرے، آج دنیا کی پریشانی آخرت کی پریشانی کے مقابلے میں کچھ نہیں۔ قال کم لبثتم فی الارض عدد سنین، اللہ تعالیٰ پوچھے گا کہ زمین میں کتنے سال رہے ہو، وہ تمہارے عیش و عشرت کے دن کتنے تھے؟ قالوا لبثنا یوما، وہ سب تو ختم ہو گیا، وہ تو لگتا ایک دن تھا، او بعد یوما، یا دن کا بھی کچھ حصہ تھا۔ فسأل العادین، یہ گننے والوں سے پوچھ لیجئے۔ قال ان لبثتم الا قلیلا لو انکم کنتم تعلمون، ہاں واقعی تم بہت تھوڑا ٹھہرے ہو، کاش تمہیں پتا ہوتا، کاش تم وہاں معلوم کر لیتے کہ یہ زندگی بہت تھوڑی ہے۔ پھر اللہ تعالیٰ پوچھیں، افحسبتم انما خلقناکم عبثا، کیا تم لوگ یہ سمجھتے ہو کہ میں نے تمہیں یہ بیکار پیدا کیا ہوا؟ عبث، بے مقصد، صرف دنیا میں عیش عشرت کرنے کے لیے، اپنی مرضی اور اپنی خواہشات پر عمل کرنے کے لیے، یا کوئی اور بھی مقصد ہے تمہارا؟ اور پھر یہ کہ وہ انکم الینا لا ترجعون، تم نے یہ سمجھ رکھا تھا کہ اللہ کے ہاں واپسی نہیں؟ فتعال اللہ الملک الحق، یہ صفات یہاں کیوں بیان کی گئی؟ کہ اللہ تعالیٰ جو حقیقی بادشاہ ہے، اس سے تو یہ توقع کرنا بھی عبث ہے کہ وہ ایسا کوئی کام کرے، کہ انسان جیسی مخلوق جس کو اس نے عقل، سمجھ، دل، دماغ، جذبات بہت کچھ دیا، اسے بس ایسے ہی بیکار پیدا کر دے کھیل کود کے لیے۔ یعنی اگر کھیل کود کے لیے کسی چیز کو پیدا کرنا تھا تو وہ انسان جیسی چیز بنائی جاتی، کیا تم اللہ تعالیٰ کے بارے میں یہی سمجھتے ہو؟ فتعال اللہ الملک الحق، وہ حقیقی بادشاہ اس بات سے بہت بلند ہے کہ وہ ایسا کوئی بیکار کام کرے۔ لا الہ الا هو رب العرش الکریم، اور پھر آخر میں دوبارہ یہ دہرا دیا گیا کہ جو اللہ کے سوا کسی اور کو اپنا الہ مانے، اس کی عبادت کرے، اس کی اطاعت کرے، اس کو بڑا سمجھے، اس سے ڈرے، اس کے آگے جھکے، اس سے مانگے، تو اس شخص کا حساب تو پھر اللہ کے ذمہ ہے۔ حقیقت یہ ہے کہ کافر پلا نہیں پاتے، اور یہاں کافروں سے مراد کون ہے؟ جو اللہ تعالیٰ کو نہ مانے یا پھر اللہ تعالیٰ کے احکامات کو نہ مانے۔ اور پھر آپ دیکھیے کہ نبی صلی اللہ علیہ وسلم کو خطاب کر کے آخر میں کہا جا رہا ہے کہ آپ کہتے رہیے اے اللہ بخش دے اور رحم کر، اور تو سب سے بڑا مہربان ہے۔ تو اگر آپ کو یہ کہا جا رہا ہے تو کس لیے؟ تاکید کے لیے کہ ہم سب بھی ہر حال میں بخشش طلب کرتے رہیں۔ حتى إذا جاء أحدهم الموت قال رب ارجعون لعلي أعمل صالحا فيما تركت، كلا إنها كلمة هو قائلها ومن ورائهم برزخ إلى يوم يبعثون، فإذا نفخ في الصور فلا أنساب بينهم تھوڑی دیر کے لیے ذرا امیجن کریں کہ کوئی ایسی جگہ ہو، بالکل ان نون، ویرانی، ہر طرف پریشانی ہی پریشانی، آپ کے عزیز دوست رشتہ دار آس پاس ہیں لیکن بالکل اجنبی ہو گئے ہیں۔ لائیے اپنے رشتہ داروں اور اپنے پیاروں کو سامنے، اور پھر دیکھیے ان کی آنکھوں میں اجنبیت، کہ آپ تکلیف میں ہیں، پریشانی میں ہیں، اور کوئی بھی آگے نہیں بڑھ رہا، کوئی بھی نہیں پوچھ رہا۔ آپ کو معلوم ہے نا کہ تکلیف کئی گنا بڑھ جاتی ہے جب اپنے پوچھے نا، دکھ کے وقت کوئی تنہا چھوڑ دے۔ یعنی آپ کو تکلیف ہو رہی ہو، آپ پریشان ہو، تو آپ کا کیا دل چاہتا ہے؟ کوئی آئے اور آپ کو سنبھالے، آپ کو حوصلہ دے، آپ کا ساتھ دے، آپ کی مدد کرے، لیکن ایک ان نون جگہ جہاں کوئی بھی ساتھ نہیں دے رہا، کوئی بھی آگے نہیں بڑھ رہا، چھوڑ دیا ہے بس آپ کو اکیلے۔ فمن ثقلت موازينه فأولئك هم المفلحون۔ خفت موازينه فأولئك الذين خسروا أنفسهم في جهنم خالدون تلفح وجوههم النار تلفح وجوههم النار تلفح وجوههم النار وهم فيها كالحون. فإذا نفخ بالصور فلا أنساب بينهم يوم. اب دیکھیں کہ ہم خواتین چہروں سے جھریاں پڑنے پر کتنی پریشان ہوتی ہیں. اتنی لائنیں پڑ گئی ہیں, اسکن ایسے خراب ہوتی جا رہی ہے, کیا ٹریٹمنٹ کرائی جائے, کتنا کچھ خرچ کرتے ہیں صرف چہروں کی تر و تازگی کو بحال رکھنے کے لیے, اور کہاں وہ وقت کہ جب چہرے سکڑ جائیں گے, ہونٹ سکڑ جائیں گے, آنکھیں باہر آ جائیں گی, دانت باہر آ جائیں گے. فإذا نفخ بالصور فلا أنساب بينهم يومئذ ولا يتساءلون فمن ثقلت موازينه فأولئك هم المفلحون ومن خفت موازينه فأولئك الذين خسروا أنفسهم في جهنم خالدون تلفح وجوههم النار تلفح وجوههم النار تلفح وجوههم النار وهم فيها كالحون ألم تكن آياتي تتلى عليكم فكنتم بها تكذبون قالوا ربنا غلبت علينا شقوتنا وكنا قوما ضالين ربنا أخرجنا ألم تكن آياتي تتلى عليكم فكنتم بها تكذبون قالوا ربنا غلبت علينا شكوتنا وكنا قوما ضالين ربنا أخرجنا منها فإن عدنا فإنا قال اخسئوا فيها ولا تكلمون إنه كان فريق من عبادي يقولون ربنا آمنا فاغفر لنا وارحمنا وأنت خير الراحمين فاتخذتموهم سخريا حتى أنسوكم ذكري وكنتم منهم تضحكون إني جزيتهم اليوم بما صبروا أنهم هم الفائزون قال كم لبثتم في الأرض عدد سنين قالوا لبثنا يوما أو بعض يوم فاسأل العادين قال إن لبثتم إلا قليلا لو أنكم كنتم تعلمون قال إن لبثتم إلا قليلا لو أنكم كنتم تعلمون أفحسبتم أنما خلقناكم عبثا أفحسبتم أنما خلقناكم عبثا وأنكم إلينا لا ترجعون وأنكم إلينا لا ترجعون فتعالى الله الملك الحق فتعالى الله الملك الحق لا إله إلا هو رب العرش الكريم ومن يدع مع الله إلها آخر لا برهان له به فإنما حسابه عند ربه إنه لا يفلح الكافرون وقل رب اغفر وارحم وأنت خير الراحمين. جو آیت 115 میں ہے کہ افحسبتم انما خلقناکم عبثا، کیا تم سمجھتے ہو کہ ہم نے تمہیں فضولی میں پیدا کیا ہے؟ آج اگر ہم غور کریں تو ہم میں سے کتنے لوگوں کا احساس ہے کہ ہماری زندگی کا کوئی مقصد بھی ہے اور ہمیں اس زندگی میں کچھ کرنا ہے اور پھر واپس جانا ہے اور واپس جا کر حساب بھی دینا ہے، اس کے لیے کام، محنت، کوشش، سنجیدگی اور حقیقی معنوں میں اپنے آپ کو اس دنیا میں تھکانا کہ کل واقعی جا کر انسان کے لیے کچھ اللہ تعالی کی رضا ہو. ہم میں سے کتنے لوگ ہیں جو واقعی اپنی زندگی کو استعمال کر رہے ہیں اور عبث سے نکل آئے ہیں؟ کیونکہ سورت کے شروع میں تھا کہ والذین هم عن اللغو معرضون، کہ وہ لوگ لغو سے اعراض برتتے ہیں، اور یہاں کیا ہے کہ کیا تم سمجھتے کہ یوں ہی بیکار پیدا کر دیا گیا ہے، کہ تم محض کھیل کود کر دنیا سے آؤ اور زندگی کا مقصد محض عیش و عیاشی کرنا ہی ہو اور نفس کی خواہشات پر چلنا ہی ہو، کہ جو جی میں آئے بس وہی کرتے رہیں؟ وآخر دعوانا ان الحمد للہ رب العالمین. سبحانك اللہم وبحمدك نشهد ان لا الہ الا انت نستغفرک ونتوب الیک. والسلام علیکم ورحمۃ اللہ وبرکاتہ.